हेलो शोभा खर्जी हजुर नमस्कार सर म शोभा खर्जी सुपरमा बीसी लेखाउनुहुन्छ तपाईँले है बीसी शोभा खर्जी तपाईँको अहिले स्वास्थ्य अवस्था कस्तो छ स्वास्थ्य अवस्था त यस्तो छ सर आँखामा ड्यामेज भएको मासु कारण ड्यामेज हुन्छ अहिले रगत बग्न छाडेको हजुर रगत अहिले बग्न छाडेको छ हिँड्नु बगिरहेको थियो तपाईँलाई कसरी कति बेला र के हतियारले प्रहार गरियो त्यहाँका लुटेराहरूबाट बिहान ड्युटी जाँदै थिएँ तपाईँको 6 बजेर बिहान सर्दैको टाइम 6 बजेर 30 मिनटमा ड्युटी 30 मिनटमा जान्थ्यो पुग्थ्यो 30 मिनटमा सुन चाहन्थ्यो बाटोमा सुन चाहन्थ्यो अनि म आफ्नो जलान अगाडि प्रस्थान गरेको थिएँ पछाडिबाट पनि मान्छे पनि देखिनँ अगाडिबाट दुईवटा मोटरसाइकलमा अब मलाई लुटेर उयो थाहा भएन है मोटरसाइकलमा आएर एकजनाले लुटेर मलाई आँखामा फलामको बिसीले आँखामा आक्रमण गर्यो आक्रमण गरेपछि म अब आँखामा छमनापट्टि लाग्यो अनि त्यसले मेरो मसँग भएको पैसा फोन लाने विचार रहेछ अनि मैले अरू साथीलाई सोचेको यहाँ एट्याक गर्ने कारण यस्तै हो हिँड्दा त हिँड्दै पहिला एट्याक गर्छ एट्याक गरेपछि आफूसँग भएको नगद पैसा अनि हेन्डफोन लान्छ यिनीहरू ड्रग्स खाने हो सबै ड्रग्स खानेको काम हो काला भनेर एट्याक गरेको होइन यिनीहरू पाएको बेलामा त्यहाँ पनि नभेटेको भए अरू भेटेर अरूलाई त्यस्तो गर्थे सबै भागेको छ होला अनि त्यस्तो घटना गयो भन्ने अरू साथीहरू त्यस्तो घटना यस्तो घटनाहरू त गर्दै त्यही भयो अनि यहाँ फेरि बस लक्षण गरेर ल मेरो आँखा छुट्यो कि के भयो ब्लड बगिरहेको थियो रुमालले आँखा छपेर अर्को कम्पनीको साथीलाई मदत माग्यो अनि साथीले कल गरेर अनि सुन्नुहोस् न ती तपाईँलाई आक्रमण गर्ने लुटेराहरू मले थिए या तमिलहरू थिए दुईजना मले हो तिनीहरूको उमेर तग्रिन 25-26 वर्ष मलाई थाहा पनि थियो अब मोटर नम्बर कसरी टिप्ने तिनीहरूले मलाई एट्याक गरेर मैले मोटर नम्बर मोटरसाइकल नम्बर टिपेको रिपोर्ट गर्ने अब के गर्ने पछि मालिकले मोटर नम्बर टिपे छ टिपेन भन्छ अनि त्यति बेला दिन अब म आँखा देखेर तिनीहरू कति बेला उति बेला एट्याक गर्ने कति चिन्न सक्नुहुन्छ तिनीहरूलाई कतै प्रहरीले समात्ने काम गर्यो कहाँ गर्ने गर्दैन दादा यहाँ त पुलिसै उल्टै चोर छ विदेशीलाई दमन शोषण गर्छ विदेशीलाई भएको पकेट पैसा एक्लै देख्यो भने पैसा शोषण गर्छ हो नै भएन पुलिस त्यति बेला भएको भए अचानक यस्तो भयो सुन्नु न शोभा खर्जी म पनि त्यस ठाउँमा बसेको हुँ प्रहरी त मुखदर्शक बन्छ उल्टो प्रहरी नै समातेर लुट्ने गर्छ त्यो हामीलाई थाहा छ म पनि त्यसै ठाउँमा बसेर आएको हुँ र मेरो त पासपोर्ट नै स्वयं प्रहरीले मेरो पासपोर्ट नै चोरेर लगिदिएर म चाहिँ नि इलिगल हुनु परेको थियो त्यो कथा व्यथा मलाई राम्ररी थाहा छ र दिन दाडे नेपालीहरूलाई कुटपिट गरिन्छ मलेसियामा नेपाली दूतावास अनि सरोकारवाला नेपालीहरू मुखदर्शक बनेका छन् त्यही नियति खेप्नु भएको छ तपाईँले तपाईँलाई गत 3 महिना अघि पनि यसरी नै आक्रमण गरिएको थियो नि होइन र हजुर गत 3 महिना पहिले पनि मलाई यस्तो त्यति बेला नै घर जान्छु बहिनी जा भने थियो मलाई यसो दसैँ यस्तो दसैँ फेरि दुबार लेखेन ल्याएको रहेछ र म कारणवश जान सकिनँ अहिले यस्तो आँखै दिनु पऱ्यो घरबाट त झिकाउनु भएको थियो नि आमाले होइन आमा लगायत परिवार सबैले अहिले त आइजा भेटिछु सर तेरो भेट्यो तेरो म परम भेट्न होइन म सत्य मलाई भेटिछु र भनेर भनेको त धेरै के गर्ने भनेर भनेको बेला बोलाउनु सकिएन भाइ लगायत सबैले पहिले बोलाएको थियो अनि गएको भए गई हुने रहेछ सबै दस आयो दादा पहिले आफ्नो भाग्यलाई मतलब गर्नुपर्छ कसलाई जस्तो भाग्य कारणले यस्तो म आएको थिएँ भन्ने गरेको तपाईँ इलिगल त होइन नि है होइन दादा अहिले लिगल हो अनि सुन्नुहोस् त कम्पनीको नाम बताइदिनुहोस् त अर्बिक हजुर यो सेलङ्गर राज्य अन्तर्गतको सालम हो सालाम सेक्सन 26 पर्छ मैले काम गर्ने कम्पनी पनि 26 हो सबैमा हिँडेर जाने आउने गर्थ्यो त्यो दिन मलाई त्यस्तो बरालीले त्यस्तो लेखेको हो कि त्यो दिन त्यस्तो घटना भयो है पहिले जीवनमा नसकेको घटना भयो आज भने 4 महिना अगाडि त्यस्तो घटना भएको थियो फेरि अर्को घटना उल्टेर आयो र मैले त्यही त प्रहारमाथि प्रहार भइरह्यो तपाईँ यहाँ घर फर्किने अवस्था अथवा आर्थिक अभाव पनि सिर्जना भएको भन्ने तपाईँका साथीहरूले जानकारी गराउनु भयो हिजो त तपाईँलाई रक्तचाप पनि भइरहेको थियो र तपाईँ अलिकति गम्भीर अवस्था भएर हामीले समाचार त प्रसारण गर्यौँ तर तपाईँसँग प्रत्यक्ष कुराकानी गर्ने मौका पाएका थिएनौँ ल के भन्न चाहनुहुन्छ तपाईँलाई घर फिर्ताका लागि सहयोगको अपिल गर्न चाहनुहुन्छ के हो साथीहरूलाई जसरी भने अहिले त अवश्य पनि जुन मलेसिया आम नेपालीहरूले भोग्नु परेको जुन पीडा जुन एउटा नियति तपाईँले भोग्नु पर्यो त्यो हामीलाई पनि थाहा छ, तर पनि नेपाल सरकार यसप्रति गम्भीर छैन। तपाईँलाई फर्काउनका लागि हामी आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई विनम्र अनुरोध गर्दछौँ, यसप्रति सबैको ध्यान जाओस् भन्दै हवस् त तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ बिसीजी। आफ्नो मान्छे विदेशमा बहुत चाहिँ रहेछ अहिले आउँदै हुनुहुन्छ कल गर्नुभएको आइसकेपछि सुरुको दिदी त हाम्रो मेरो भाइको नातिनी हुन् मेरो बहिनी पर्छन् होइन होटल अनि म साथी मलाई त थाहा छैन साथीहरूलाई लिएर म त्यहाँ आउँदैछु। शुभकर जी एउटा आँखा त सधैँभरि दृष्टिबिन हुने गरी नै फुटेको भन्ने जानकारी प्राप्त भएको छ हो हजुर जिन्दगीभरिको आँखा झन्डै ज्यान लिएका थिए जो ज्यान त बाँच्यो। तपाईँ घर फर्किनुहोस् जुनसुकै हालतमा पनि तपाईँलाई फर्किने बाटो खर्चका लागि गुल्मीवासीहरू र विदेशमा रहनुभएकाले पक्कै पनि सहयोग गर्नुहुनेछ यही आग्रह गर्दै हस्त धन्यवाद। Yeah, nah.